www.attableek.com, the Reviver of Iman. اگر کتاب اللہ

आपने बहुत आगे बढ़ चुके हैं कब से सोच के और जगह और निस्बत माना रहते उसके बाद वो मामूली कमरा बन के और आधा के बारे का बहुत देर कई सौ तो मैंने लिखा ये पता नहीं सुना था आप इतने बताओ ना और क्या बताओ जिंदगी बुराई 45 साल मैंने जिंदगी अरे थोड़ी कर कोई चाहिए नहीं इस्लाम मुबारकपुरी मुबारकपुर काली असर मुबारकपुरी ये तुमने ऐसी किताब लिखी है अल्लाह जो कि लिखी थी इसकी इज्जत तुम्हारे मरने के बाद हो जाएगी गाते इसको मालूम ये मालूम और तुम सब किताबें नहीं सब मालूम लेकिन तुमको कुछ काम नहीं आएगा मैं तो लिखते रहते हर सफर माना ने तुमको रास्ता जाने दिया वो बुरा सा अरबी मोहर असर माना उसी को बता वो तो बड़ा अरबी विचार मार सभी का रुपये विचार है अरबी पहली गिर जाने देर अरबी अंग्रेजी की थोड़ी छुपी हुई अखबार तुम्हारे पढ़ने में वही सही हमारे दरबार सही है ही सही लिखना भी सही लिखने को भी गंभीर रूप से करते हैं बहुत सारे लिखे होंगे यदि इसका मैं लिखेगा माता जी पीछे ने कहा कि कोई नजरी आगे किसी को उर्दू की तारीफ नहीं करता ये मैं तुम्हारे उर्दू की तारीफ कर रहा हूँ उर्दू का जन्म भी जाए सब अपने दिल को समझने की जरूरत है अल्लाह तारा सब हमको दिल पर रहने की जल्दी मर्दों से ज्यादा और हजरत माँ अली आलम के बारे में सूरज का उनके वालदा नहीं आते हैं और उसी सूरज का पाने पर इंतकाल हुआ जो यात्री जो नहीं करता है यात्री दोनों के वालदा क्या कर रहे किसी ने कहा माँ से तुम्हारे एक ही लड़का था तो उसको हमें यही कहना चाहिए था ये सब कहा था वही तब अजीब जिंदा में याद कर मत क्या और ना अजीब जिंदा में याद नहीं है इनकी जाओ इस लाख कर दो माँ अली ने एक वादे से कहा आप एक ही लड़का था आपको जो हमें यही कहना चाहिए था हम लोगों ने जहाँ अली देखा अगर न सौ लड़के मेरे रहते मैं अभी ही पढ़ाती अपने ही किताब में जाते मैं सब लोग अपनी बात को क्या करते हैं हम लोग जाते ही नहीं हम लोग जाते परमात्मा से हजरत हमारे कभी मुश्किल अल्फाज भी बोल रहा हूँ मैं आके सब कहते हैं कि हमको समझ में आई है बात क्या तुम्हारी बात हमको भी समझ में नहीं आती और इल्जाम जो और तुम भी बोलते अल्फाज अंग्रेजी के लिए आते हम भी समझते हमारी जबान जान उसको समझने के लिए ना हमको तो जो हमारी मनमानी के लिए इससे ना कर रहा था डरते जो मानी मानी करते तुम अपनी बात हमको समझा हमारी बात नहीं समझना चाहते मुश्किल है तुमने सब सीखने के इरादे किया है हमको तो एक बहुत बड़े आदि में सब रविगा अपने लोगों ने खुद सुनाई ये बात तो उर्दू सीखो बहुत बड़ा अभी हम अभी हैं शायद कि अभी इसके कार हुआ है ग्रहण के काम बन जाते हैं ऐसा भी बहुत काम बन रहा है कहा जमाते बनाओ नहीं सालिकीन की जमाते बनाओ अंडर देखो बहुत आदमी से सालिकीन की जमाते बनाओ इसकी जरूरत इसकी भी जरूरत है अल्लाह हमारे पैदा वसायत के पाबंद जमात बना और उर्दू भी सीखो क्योंकि अगर उर्दू नहीं सीखोगे तो उलमा हिंदुस्तान पाकिस्तान से मालूम हो जाओ उनके कोई रूप से अल्लाह तला सब दिन के सीखने की कदर दिन को सीखो پہاڑی کافی ادھر عبداللہ بن عبداللہ گائے گا غیر قانونی میں جا کر لیتا ہوں اب گئے وہاں جا کے گائے گا میں جوان نے گائے گا جہاں وہی دادی ہوئی ہے وہاں بھی نہیں گئے ابھی کہنا پڑ گیا عجیب سوچو وہاں دیتا ہے بچہ ایسی جگہ ہے عذاب ہو گئی وہ سوراخ ہے کہ جہاں نے کعبہ دکھائی پڑتا ہے مجھے عبداللہ بڑا ہوں گے یہی باپ ہے اپنا یہی میدان آ سکے گئے میرے خانے جیسے کیسے پیارے جیسے پیارے یہی باپ ہے اپنا کوئی نہیں یہی مان پہ رہا ہوں ابھی موجود ہے نا ابھی میں گیا ہوں اثر پر گیا موجود ہے کیا کروں گی نبی اکرم صلی اللہ علیہ وسلم حضرت کو معمول بنا دی گئی خوب بنا بار بار کسی چیز کے لیے خلوت کی ضرورت پڑتی ہے نبوت ملنے والی تھی اللہ نے چاہے گھر میں رہ کے نہیں ملے چلو وہاں راجا سر پری جاتی کھانا نہیں پہنچا دی تھی کھانا نہیں پہنچا دوں گی بھاری بجے اب بھی چلنا مجھے میں کہتا ہوں آپ کی لڑکی کے لیے میں نے کہا چلو دباؤ یہاں آسان نبی کو ہم کیا رہے ہیں وہ چیز ہی دے رہے لوگ یاد کریں یہ شادی سے آسان آسان ہونا تبدیل ہوا رہے گا آسان ہونا تبدیل ہوا رہے گا ہمارے آدھار ہم آپ کر کرتے ہیں تم جانے گی کہ وہ خرید گاہ کہاں کہاں ہے خود سے ڈاکٹر نے کہاں پانی دیا کہاں کھانا کھایا کہاں سفر کیا ادھر بھی جگہ گیا تعلیم جاننا ضروری ان کو مٹا ہے تعلیموں سے ہماری تعلیم سے بنیاد ہے تعلیم ادھر نہیں گزر جو اللہ تعالیٰ ہے ہم کو رمضان دیا ہے خود بارے مجھے آپ جمع خود عبادت ان کو روزانہ فرض کیا گیا ہے لیکن پہلے جو ان کو فرض کیا گیا لیکن کل ترجمہ فرق ہو گیا ہم لوگ کہتے تھے کہ میں سمجھا کہ کبھی میں مجھے بتا رہی نہیں ہے بڑے پہلے یہ آپ سب کی دن ہے اگر خالی کی طرف میں کیا اس نعمت سے مجھے اللہ نے دیکھا یہ نہ سمجھو کہ نعمت پہلی عمر کو دے دیے اب نہیں ہم تم کو بھی دیتے یہ رمضان کے مہینے کو لوگ دیکھو اس انداز سے پیش کیا ہم نے ہم تو پیش کرتے تھے اب تک کہ یہ مصیبت جائے پریشانی کیا ہماری وجہ پہلے بات ہوئی پہلے ہے اس کا آپ تب وہ یہ ویسے انہوں نے چشمہ کیا یہ نعمت جو پہلے عمر لوگوں دی گئی ہے وہی نعمت ہم تم کو دے رہے ہیں روزہ پہلی عمر لوگ دیا گیا تھا تم کو بھی دیا گیا اور یہ چرچا ہم لوگ دینا چاہیے نا یہ مصیبت پہلے نہیں ہے پہلے وہ مصیبت آنی گئی پر وہ کہیں نہیں یہ علوم ہے اللہ تعالیٰ ان علوم سے مردوں کو عورتوں کو عورتیں کم امتحان دے رہی ہیں ایک ایک امتحان نتی دے دیا ہے سلطان اللہ تعالیٰ ہم سب لوگوں کو سارے علم نافے میں مشغول کرے علم نافے ہمارے سارے پوری امت جب بھی ہے ان علوم کی قدر قیمت کم ہے وہ کتاب جو دل در بدلتی رہتی ہے اس کی جو فکر ہے وہ کتاب جو سب سے مت بدلنے والی نہیں جان کر کتاب زیادہ ہی ہوگی کوئی شک نہیں کیا مت یہی کتاب رہے گی کوئی تبدیلی نہیں کر سکتا جن لوگوں نے ارادہ کیا اس کو بدلنے کا کافی اندر نہ کتاب خدا کی کتاب اسے پتا کہ کتاب سے قدر ہو علامہ کرشاد نے کہا زہر ہوا یہود رسال ہے اپنی کتابوں کو اس نے حروف سے لکھا در رسال کے ساتھ لکھا ہے اپنی کتابوں کو انہوں نے حروف سے لکھا ہے لیکن جو اس میں عوامی تھے ابھی انتشا نہیں کیا ہے جو روایت سے اسے اشتراع نہیں کیا تو زہر ہوا بتا دی سکتی اس کتاب کو محفوظ کر دیا تھا میں نہ کر رہے خالی ایسے بھی چیز انہوں نے بارے میں لکھا ہے آپ بھی آگے چل رہے گا یہی چیزیں تو ہیں زہر ہوا چار گھنٹہ دیکھتے ہیں کہ انہوں نے جو ہے نا بارے میں لکھوایا ہے لیکن جو عوامی دن کا انتظار نہیں کیا نمائن بھی دیکھ چلا نہیں کیا خدا نے اس طرح کو منسوخ کر دیا کتابیں منسوخ سب دورہ پر نہیں تم نے نہ کر دیا اسی طرح کا بات ہمارے دھیان میں موجود ہے ہم بھی اس کی قدر کر رہے ہیں وہ نہ اس کی روحانیت سے ہم معلوم ہو رہے ہیں منظور نہیں کرے گا اللہ اس کتاب کو چلا ہی کیونکہ جب نبی نہیں جتنی کتابیں ہیں کتاب یہی رہے گی نبی کی تعلیمات ہے سب کبھی پوچھے ہیں ان میں جو چیزیں چھوٹے جا رہا کتاب کو اتنا پسند ہے پر تمس کر جو محنت الگ کر رہے ہیں اگر اس کو مضبوطی سے پکڑے رکھنے سے گمراہ نہیں ہوگی ارے وہاں صاحب رہتا سب رہنا کہتے ہیں کہ حیران نہیں ہوں میں ہم کر رہے ہر دن نہیں آتا ہے ہم دے سب ہے کاری صاحب اس بچے کو بے چارہ نہیں دیکھیں گے کسی نے نہیں دیکھا آپ بھی ان سب اگر اس کو مضبوطی سے پکڑو گے تو گمراہ نہیں اللہ تعالیٰ کا وعدہ حتمی ہے جو اس پر چلے گا وہ گمراہ نہیں ہوگا خود اپنے طور پر گمراہی کر کے سب کے پیار کر کے گمراہ ہو جاتا ہے اللہ تعالیٰ سب سے مستقبل یہی ہے سب سے بے کسی کے بعد سب سے بے ہو بری جاتے ایسے کا بہت اچھا تھا بری جاتے ایسے کا پر بندہ بچپن میں ہوں فاقی میں یاد ہے فاقی نہیں آئے یار من چوٹی میں بھی جانا ترکی کو آدمی نہیں دیکھ پاتے رہے تھا ترکی یار من ترکی وہ ترکی نہیں جانا ہر میں آئے میرے گان میں جانتے یار من ترکی رب کیا ہے فاسی رہے یار اللہ تعالیٰ اللہ تعالیٰ نے اپنے سب لوگ سے ہم کو اس موقع پر جمع رکھا ہے اللہ کے رسول کی کتاب جو ہے جہاں موقع چاہیں گے تو جہاں موقع ہے جہاں ہم آپ آئے گا جو ماحولیات معلوم موجود ہے لیکن ہم اسے قابل ہیں چار چار معلوم چار دے دے جہاں ہم آپ آئے پائی پڑے ہوئے دوسری بات جو رہے گا جہاں ہوشیار جو ہے محبت موجود ہے تو دیکھیے مس نہیں رہتے ہوشیار والے بچے ہوئے ہیں سمجھیں گے ظاہر کی رمود معرفت जो हमेशा चाहेंगे बाजार की बातें करें रूल से मुनासर पैदा करना है मर्दों को भी और लोग समझते हैं तो दूर ही जाते अब जाए अगर जिला की सलाह जाने कोई कहता है अगर समझ नहीं आए आप इस बात कर रहे हैं तो बड़ी जरूरत है तुम्हारे कहना कोई बहुत ही समझ आया कौन यह हजार समझ आई हूँ समझो तो मुकदम में इन बातों को समझेंगे इससे लाभ पैदा करो खुदा का कलाम है खुदा के रसूल का कलाम है अल्लाह का कलाम अल्लाह का कलाम समझो अब ये किताब और सभी उपाय बता रहे क्या होता है कहाँ जा रहे घर धो के कुएं में क्यों नहीं जा रहे हो ये सलाह कर रहा है अगर थोड़ा तो कभी ऐसा पर्दा रखी नहीं करेगा किसी जमाने देख मैं कभी बड़ा ग्रंथ में जल रहा था अंदर क्या ठीक है कहाँ जा रहे यह नदी के चुनाव इतना तो नहीं सकता पढ़ाई नहीं कर घर से यहाँ कहाँ जा रहे खुदा कर रहा है पढ़ाई नहीं करता हूँ गाय से यहाँ कहाँ जा रहे अल्लाह का रमजान जी ने मस्जिद नमाजा के सलाम से नमाजा है कुरान से नमाजा है सब हम अच्छे हैं ये सब बात ये है यही कि मैं इससे अपने को अलग समझता आप सब अच्छे हैं मजीद अच्छे बनने की कोशिश आपको भी करना चाहिए मुझको भी अच्छा ही बताना चाहिए मेरे बच्चों को आना चाहिए इससे बढ़ने के लिए अंदाज के लोगों को आना चाहिए मेरे लोगों को आना चाहिए पढ़ाई के दौरान हम कहाँ जा रहे हैं बड़ा शिक्षक बहुत अच्छा वाला जो पढ़ते रहते यहाँ ज्यादा बजे मालूम मुझे वहाँ ज्यादा मालूम करना है बहुत से लोग ऐसे हैं जो चाहे डॉक्टर करते रहते हैं वहाँ कभी देखने जी में आ जाता है वहाँ डॉक्टर भी निकल आए थे क्या पढ़ते रहते पढ़ते रहते करते रहते हैं बहुत से लोग यहाँ भी मन में यहाँ भी वही लोग हैं जहाँ भी जाते हैं यहाँ देखेगी तो नहीं वहाँ देखिए उनके ज्यादा ही होगी गिरावट करते हैं ज्यादा आएगा अली ग्रामीण की चीज से अली ग्रामीण बात उन्होंने देखा है कि अली में तीन अर्थ है और गांव में तीन अर्थ है और मीन में तीन अर्थ है तो जल्दी हो जाएगी हम लोग तो चीज ही करते हैं अली ग्राम अली ग्राम में कहा उसमें भी तीन गांव में भी तीन मीन में भी तीन जिंदगी की कदर कर दी तो बहुत ज्यादा जिंदगी ये नहीं कि कोई छोड़ना कुछ नहीं और दिन आसान है दिन में युद्ध आसान है आसानियां हैं उस आसानियों को देख सकता है दुनिया को मुसीबत में जा रहा है मुसीबत से निकाला है नहीं सारा इस दिन का अमल करनी हर घर को चाय लगा हर घर जीत के करता आपका दिन है आपकी किताब है आपकी तालीम आप है उनकी बात करें सारा हिफाजत आप पहले साधन का सवाल करेगा लक्ष्य करनी में आरोग्य पार करेगा होगा नहीं आप करेंगे पत्थरों से लड़कों से फलों से ये बात आप उससे मालूम है थोड़ा बात किताब असर का बहुत से लोग आते हैं उम्र करने जा रहे हैं बूढ़े हैं उम्र करने जा रहे हैं लाखों लाभ ले जा रहे हैं सब अल्लाह तारा को मत मोहम्मदिया के याद मिल गए और ले जा रहे हम सब बैठे हुए हैं آتے ہیں نزول رحمت کے لیے ان کے رنگ دفعوں میں اگر ایمان سے اور ان باتوں سے ہر دیر آپ ہی کرنا ہے تھوڑا چندر گاندھی کا سنا بات جس بارے میں روزہ رکھنا بننا ہوا اس وقت مزہ آتا مزہ آتا تھا اس وقت اس لیے اور مزہ آتا تو دے سکتے کیونکہ خوشی ہمارا کر تھا چار اٹھا ہوا جب کام سے چلا جب سورج ڈوب گیا تب چلانے کے کام ہو جب آپ کا پورے نبی کریم صلی اللہ علیہ وسلم ہیں آپ کا ابھی نبوت نہیں رہا اب چراغوں سے کام کرو بلکہ زمانے کے روزہ پر نہ وہ اس وقت مزہ آتا اور کیا اس حاصل ہے اور اس کو آتا ہے جب آپ کا غروب ہو کر ہم کو دعوی جدائی دے جائے اس کے چراغ سے کب کسی نہ بن سکتا ہے چراغی سے نہ سکتا ہے یعنی آپ صاحب سیکھ جائے تو چراغی کا روزے ختم ہو جاتے ہیں مرد کا کار مقام ہو جائے گا تو روزہ ختم ہو گیا روزہ ہو جانے کے لیے روزہ رہے گا کب زیادہ ختم جائے گا وہ ندی میں جان بدھی ہے نم سو ہری پورا وہ سطح کھل گیا ہے وہ ندی میں جان بدھی ہے نم سو ہمارے راستے میں وہ جا کرے ہم راستہ کھل دے رہے ہیں آج ہی کھلتا ہے کبھی ہر ہمیشہ رہے گا آج ہی کھلتا ہے وہ کبھی مل جائے تو جی نے فرمایا کہ آج یہ راستہ اسی سے کھلے گا انہیں مجاہدات سے نیچے آپ نے سر کر دیا اے بھائی جا بچی ارے بھائی چلے قدر کی جان جانے پوچھتے ہو اگر قدر جانا ہوتا ہے ہر سب لیکن ہر سب یہ نہیں جان کر ہر سب قدر وہ عمل کے پاس ہے مولانا ہم انجین صاحب جو ہو گئے مولانا حبیب اللہ مان صاحب کے ایک استاد بڑے وہ استاد دوست تھا وہ یہ شہر میرے گھر سے مان ہر سب چلے کا در سکٹ کر کر دیتا ہے ہر سب تو بھائی چلے کا در ہے چلے کا در یہ تقابی چیز ہے اس کو چلے کا در کرتے وہ یہاں رات چلے کا در نہیں انہوں نے کہا لانے کا مانو والا بھی مان کر دو ہاں ابھی چلے گئے وہ جانا گیا بجے دن جائیں گے بجے آئے بھائی والے چلے بڑا ابھی میں بچاری تاکہ لکھو میں کبھی لکھے کیا سب لوگ خراب ہے دوسرا کہہ رہے تو نہ لکھو انہوں نے لکھا نہیں یہ لکھو بڑا بھی وہاں بھی رہا تھا آدمی کے استاد کے ہوتا آپ کے وفا مضبوط کے سفر ابھی نہ ہر سب کبھی یہ نہ پڑھو ہر سب سب قدر نہیں سب قدر اس میں تو نہیں ہے سب قدر خاص ہے ہر سب سب قدر نہیں ہوتے بس اس کو پتہ ہم سمجھتے رہیں گے لیکن ان کا احان ہے ہر سب میں اسی کتابیں پڑھ رہا تو اس میں پڑھ رہا کتاب سے پڑھا جائے بہت سب फिर वहाँ गांव डालने के होते होते हर्षा बड़ा अदाकारा ध्यान को ये महीना दिया और इस महीने जब उन्होंने ही हो जाए जब वही ध्यान दिया थे और हम इस महीने में आ गए हैं हम को भी इसी सबको चौथी माशाल्लाह अल्लाह को कवर कर लिया है गिलावत सुनना सुनना मुझे जहाँ पर मुमकिन है ब्याज करने में रद्द करता मैं खाली करता हूँ गारंटी करता नहीं देने मुकाबले जहाँ पर हो सकता है ऐसे मना नहीं जाए कर मुझे मुमकिन हूँ बड़े मैं मौसी हूँ रमजान के अंदर में है ये तरह की जो सर तरह अल्लाह का शिक्र गुजार कई साल से मैं रोजा रख नहीं पा रहा था और फाफड़े डालते ही हैं नारा रहना पड़ता है ऐसी बात ये बंदा मुझे पूछा है अल्लाह से अपने लड़की उन्हें भी अगर रोजा कोई दूसरा आवरों को नाम छोड़ी कई विचार करने को है ना बिल्कुल परीक्षा करते वहां भी अलग से सब नहीं इसलिए अभी अभी जो है बदल के लिए बदलो दीजिएगा दोनों का वो दीजिए तो अच्छा सुबह सब तरह के सब चौकी यहाँ तुम्हारा ना अब बात आई ही ना चले कलर वाले के कलर वो जाद बढ़ जाएगी यहाँ भी पता नहीं जो सची ही थे उधर बात आ जाए जैसे अजान मोदी से ही हो दिन बढ़ जाता है यानी कि सची ही थे मुस्तकिल किसी तरीके से इस तमाम से जो गलत मर्जी मेरा लगा औदत तो नहीं है मैं जानता हूँ मैं चिंता हो रहा था जो लड़के खेलते भी रहते हैं वो भी दुआ में सही होते हैं देखिए दुआ में सही जरूर आगे खिलावट करते हैं देखिए ये माहौल यहाँ है ये माहौल यहाँ है यहाँ नहीं है जहाँ है इंसान भी कर दिया है वो माहौल या नहीं ड्रग के खिलाफ भी माहौल कर दिया है मैदान में भी आदमी जो कर दिया हमारे अब्दुल्ला और फैसला था कर रहे हैं खुशी खुशी कर करते ही नहीं हम फिर सोचते थे ऐसा हमें एक दादी के हमने कहा हम लोग गुजार के रखना हम लोग मैं कहता था हम लोग नहीं कर सकते इस साल ठीक रहता है ना अपने कमजोरी को अपने रोजगार ही को दे सकते सब उनके लड़के ये सब सही वहां से ज्यादा लोग जिंदा रहते हैं सबसे निकलते हैं कहीं इसको रोजगार नहीं निकालने कुछ है जानते ही हमको फर्क नहीं है ना कुछ याद कीजिएगा कभी मोदी भी सब हमारे इस कार को ही कैसे कर देते मोदी और हमारी क्या मर गई और देखते थे कि सब चीज नहीं कितनी ये ठीक नहीं थी इस कार को कोई विदान चाहते और दूध का मौत एक नहीं रहते सब बच्चे भी रहते हैं इन लोगों के लिए हमारे बच्चों को भी और लोगों को भी सब गुना कारण अल्लाह हम सब व्यापार में भी यूज करना है जलवाहू भी यूज करना है हमारा जल में ईमानी रूहानी है और तीसरा रूहानी सिलसिला है रूहानी सिलसिला है मार्शाल से बचा चार को कदम बढ़ा देते जो आप बड़े लोग इसलिए चाहे वो भी लोग हमसे बढ़ो चार भी बढ़ जाते हैं कि नहीं हमारी भी चार बढ़ा

कहीं कुछ पाना हो जाता है मना राम के दास रहते हैं हाबी से बहुत मजा आ रही थी हाबी तो हम उसमें बादशाह महाराज जी के घर हाबी साथी से बनी थी हाबी बहुत महाराज जी के बादशाह से हर की नदी भी है क्योंकि बादशाह जगराबी हो जाएगा तो कहेंगे हमारे घर जाकर हम तो मेरे दादे दादे बैठू ना छोड़ के बैठू बड़ी भी नहीं जाता पाके तो खाना हो रहा है आई ऐसा इस करना जो भी सीखने की चीज है फिर मुझे वो अभी वो नहीं है उसे किताब कर दे बैठे बात कर रहे थे हर गाड़ी है प्रभु किसने जा रही है बात करें कुछ ही कटारे बैठो बस की जहां वही है प्रभु किसने जा रही है हम तुम्हारा इंतजाम है इंतजाम नहीं तो नहीं हर तक बस रही जो हमारे दूसरे के अगर बच्चा रहे इंतजाम कही संस्कृत बेहतर की दुनिया में क्या है क्या बड़ा फर्क जवाब है ये हमारे सिलसिले के मुंतहाई सिलसिले हमारे नजर में इस गलत पूछा कि हम तुम्हारा ज्ञान है पर में ज्ञान भी है हमारे यहां लड़कियां बहुत ही ज्यादा है ज्यादा बच्चे लेकिन कहा भी अगर गलती का कितनी इंसान नहीं है वो अगर अंदर गलती का क्या अवगत जीत क्या है बेहतरीन बड़ा पाकिस्तानी बड़ा पाकिस्तान असल में खराब चीज किया है क्या दमा डाल फॉर्म का अनुवाद का नहीं करना पड़ा एक समझ लीजिए सभी को समझ गया है सबसे बेहतर चीज क्या है यहाँ बड़ा पाकिस्तान संगे बदल जी क्या है पूरी वर्तमान मफरू से जमा पदरू जमाने नाश और माफिया के नाश इस सब नाश लोगों का प्रसावर कर दुख शब्दों पर पदरू जमाने नाश और माफिया के नाश लोगों के हाथों से जो आपकी प्रॉब्लम ही है कोई अल्लाह ताला इन तालीमात नबी भी अमर और अपने मसाए की जो तालीमात हैं जो उनके मामूलात हैं उन पर हम कुछ करने की है और जो उन पर कोई सुहाग होंगे हालात या एहतियात होंगे उन हालात और एहतियात से भी हमको अल्लाह ताला बाहर पर फरमाए रमजान शरीफ जो तालीम मुजाजा है और मुझे आगे मुझे दारू मुशाहदा भी है अल्लाह ने बंदों को आपने जो ईमान देने किया है हम सब सबसे बड़ी चीज अल्लाह के दारू में इससे बड़ी चीज जिस पर बात बात अल्लाह दादी मोहम्मद इन दुनिया में आकर अल्लाह की मोहब्बत ना हो जिस पर ना हो कैसे जीतना खाला बाजू पीछे है इसकी मेरे जो होती है मुझे भी बच्चों भी जो आते हैं और मन सबको मुझसे अपना कोई और कोई मन नहीं है सब सब की तालीम एक है जो हजरत आशर बोला तो आप और वो तालीम थी वही हजरत आशर की तालीम थी ए आयशा तुम्हारा कपड़ा चलकर पड़ता ना मुझा न उतारा हो ए आयशा गेहूं की रोटी की जरूरत है रोटी की कदर करो जब यू जाते तो नहीं आ रहे जो कमरे बदलेगी साहबा और साहब याद के तरीके पर जिंदगी बनाने की तोफीक दें और अपने नफ्स को मुतकी बनाने की तोफीक दें नफ्स को शरीर के पद मन लिखने की तोफीक दें और अपने बच्चों की तालीम तरबियत क्या तालीम होगी تعلیم اگر غیر ہے تو تعلیم کا اثر ہوگا. تعلیم اگر غیر غیروں کی تعلیم اگر ہے تو غیروں کا اثر ہوگا تعلیم سے غیروں کا اثر ہوگا. اور قرآن حدیث کی تعلیم ہے اس کا اثر ہوگا. اللہ تعالیٰ سب ایمان کی طرح لینے والے اور اللہ شریف کے پوری درکار سے قرآن پاک کے پوری درکار سے رب لگا کر سب کو سنتے ہیں.